नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम जस्ट फर इन्जोयको पर्खाइमा रहनुभएका तपाईँ सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका मित्र विष्णुसँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम जस्ट फर इन्जोयलाई हरेक दिन हामी लिएर आउने गर्छौँ यही समयमा यही फ्रिक्वेन्सी मोडुलेसनको 104.5 मेगाहर्जमा। तपाईँले जस्ट फर इन्जोयको यो प्रोग्रामलाई सुन्न सक्नुहुनेछ र कार्यक्रम जस्ट फर इन्जोयको आजको यो व्यवसायमा डुलो बाजे आउनुहुन्थ्यो। आज डुलो बाजेको अलिकति अनुपस्थितिमा म तपाईँकै मित्र दिपेन्द्र आएको छु। हाँसी मजा केन्द्र हो आजको कार्यक्रम र तपाईँसँग त्यो कला छ गला छ होइन, तपाईँसँग त्यो प्रतिभा छ भने आउनुहोस् एकैछिन भए पनि हाँसौँ हामी तपाईँसँग। जति पनि हुन्छ नि होइन तपाईँसँग जुन प्रतिभाहरू हुन्छ, तपाईँ चुट्किला भन्न चाहनुहुन्छ भने आउन सक्नुहुनेछ आज यो केन्द्रमा रहेर। हामी यो बसाइमा रहेर तपाईँसँग भएका प्रतिभाहरूलाई हामी प्रस्फुटन गराउनेछौँ। जस फर इन्जोयमा हामी एकैछिन भए पनि मजा गराउने हाम्रो जमर्को पनि रहन्छ। दर्पण पारी रहेर मलाई साथ मिलिराखेको छ विष्णुको बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र हामी यो बसाइमा रहेर मात्र इन्जोय गर्छौँ। जस फर इन्जोयको नाम लिएर हामी उपस्थित भएका छौँ। सुरुवाततिरै छौँ हामी एउटा गानालाई सुन्छौँ यो समयमा 056-5363-332 अनि 563-333 बाटो हुँदै आउनुहोस् एकैछिन इन्जोय गरौँ दिसङबाट। तिन पानेको झोल यो तिन पानेको झोल नपिउदानी पिउ पिउ लाग्ने पिए भद्र गोल नपिउदानी पिउ पिउ लाग्ने पिए भद्र गोल पिउनेलाई पैसै पैसा छैन यसको मोल पिउनेलाई पैसै पैसा छैन यसको मोल पिएपछि जिन्दगी नै रहेछ डामाडोल पिएपछि जिन्दगी नै रहेछ डामाडोल जता देख्यो तरुनी उतै आँखा जाने नहेरु भन्दा नि आँखा जुदी हाल्ने होस्मै छु भन्दा नि किन झर्किने पिउनेलाई पैसै पैसा छैन यसको मोल पिउनेलाई पैसै पैसा छैन यसको मोल पिएपछि जिन्दगी नै रहेछ डामाडोल पिएपछि जिन्दगी नै रहेछ डामाडोल राम्रो कुरा गर्दा नि उठ्ने नै सरिस तिन पानेको झोलियो कस्तो बेमानी सोझो पनि बाङ्गो बन्ने लाजै नमानी पिउनेलाई पैसै पैसा छैन यसको मोल पिउनेलाई पैसै पैसा छैन यसको मोल पिएपछि जिन्दगी नै रहेछ ओके दिसङ तपाईँको माझमा राख्यौँ हामीले तिन पानीको झोल विनय केटुको आवाजमा रहेको थियो। एरेन्जर विनय केटुको आवाजमा यो राखेँ तिन पानीको झोल। तिन पानीको झोल खाएपछि सबैले यस्तै खालको हुन्छ होला पक्कै पनि। विष्णुजी तपाईँले खानुभएको छ? खानु भएको छैन अरे है। तपाईँले पनि खानुभएको छ भने चाहिँ पक्कै पनि थाहा होला तपाईँलाई यस्तै खालको भयो होला, यस्तो अनुभव भयो होला होइन। झ्याप्प लागेपछि चाहिँ अब

रेडियो अर्पण 104.5 मेगाहर्ट्ज छाला तथा यौनरोगका बिरामीहरूलाई यो एकैछिनको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम जस्ट फर इन्जोय सुनिराख्नु भएको छ तपाईँले तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। सिसा पारिरहेर मलाई साथ दिइराख्नु भएको छ विष्णुले, अनि बोलिराख्ने आवाज हो तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको। कार्यक्रम जस्ट फर इन्जोयको व्यवसायमा हामी हिँडिराखेका छौँ। हरेक दिन आउँछौँ हामी तपाईँसँग इन्जोय गर्नको लागि। हाँसी मजा केन्द्र हो आज। डुलो बाजे अलिकति अस्वस्थता भएको कारण गर्दा उहाँ उपस्थित हुन सक्नु भएन, र उहाँको अनुपस्थितिमा आज म तपाईँको आफ्नो मान्छे दिपेन्द्र आएको छु। र कार्यक्रम जस्ट फर इन्जोयको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस्। 056563332 अनि 333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। यो व्यवसायसम्म रहेर तपाईँसँग रमाइलो चुट्किला छ भने आउन सक्नुहुनेछ। त्यसै गरी रमाइलो गर्न मन लागिराखेको छ, रमाइलो कुराकानी गर्नको निम्ति तपाईँ आउनुहोला 056563332 अनि 33 बाटो भएर। कोही साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हजुर नमस्ते। नमस्कार हजुर, नमस्कार। कहाँदेखिको बोल्नुभयो? जाडो कतिको छ त्यता? मजाले टल्किरहेको छ है। भनेपछि सिरक फाल्नु पर्ने बाध्यता छ? हजुर, अब फाल्नु पर्ने होइन, ल्याउनु पर्ने बाध्यता। ए, भनेपछि निकै जाडो छ है उसो भाइ? हजुर, अलिअलि काली साइड पऱ्यो नि त, जाडो निकै छ। ए, भनेपछि जाडो बढ्दैछ है? हजुर, भन्नाले गर्मी चाहिँ बढ्दैछ भन्नु न। अब त्यही होइन कि, जाडो बढ्दैछ। ए, भनेपछि उल्टो सुल्टो, उल्टोको सुल्टो, सुल्टोको उल्टो। हजुर हजुर, उल्टोको पनि सुल्टो, सुल्टोको पनि उल्टो, उल्टोको सुल्टो, कस्तो हो? त्यस्तै हुँदो रहेछ नि त, उल्टो भन्दा सुल्टो चिन्ने, सुल्टो भन्दा उल्टो चिन्ने, अनि गराईमा पनि उल्टो गर्दा सुल्टो हुने होइन, सुल्टो गर्दा पनि उल्टो हुने रहेछ कहिले काहीँ। त्यही भएर भन्दा नि त, भनेपछि नेपालको स्थिति जस्तै हो कि के हो? सेम नेपाल, नेपाल अब अहिले राजनीतिक अवस्था हेर्दा नि त्यस्तै, अरू जुन अवस्था हेर्दा पनि त्यस्तै छ, त्यही भएर मैले नै यस्तै भन्दा नि। ए, भनेपछि उल्टोलाई सुल्टो भन्नुभयो, सुल्टोलाई उल्टो भन्नुभयो है? हजुर हजुर। अनि यो गर्मीको मौसम छ, गर्मीमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ धेरै जस्तो चाहिँ हाम्रो भूमिकाजीलाई? गर्मीमा त पौडी खेल्न, पानीमा बसिरहन, अरू के नै मनपर्छ र? पौडी खेल्न आउँछ भनेपछि मजाले है? आउँछ, त्यही अहिले हाम्रो सिलिङ्गेको रेउती भन्ने खोलालाई टाढाले मजाले ताल बनाइरहेछ, सेम सेम फेवा ताल जस्तै छ, जे होस् होइन, त्यहाँ चाहिँ पौडी खेल्न भनेपछि फेवा तालमा सैली डुङ्गा सलल भने जस्तो हो के हो? हजुर, रेउती तालमा कान्छा डुङ्गा सलल भने, भनेपछि डुङ्गा सलल हुने भौसो है? डुङ्गा सलल होइन, मुढा सलल, मुढा हाल्ने मजाले। भनेपछि मुढामा चढ्नुहुन्छ डुङ्गा सरी होइन त? हजुर हजुर। अनि माछा मार्नुहुन्छ होला पक्कै पनि रेउती खोलामा? माछा मारिन्छ दाइहरू, मलाई त जाल खेल्न आउँदैन, भुवा दाइहरूले यसो जाल लिएर जानुहुन्छ, अनि बेलुका बेलुका खेल तरकारी चाहिँ लिएर आउनुहुन्छ। जाल खेल्न आए पनि त्यो एउटा जाल जस्तै हुन्छ नि, के भन्छ अरे यसको नाम, मैले बिर्सेँ, घोर्ल्याङ, ए घोर्ल्याङ हो के भन्छ होइन, त्यो चाहिँ पक्कै पनि खेल्नुहुन्छ होला है? त्यहाँ यस्तो भनौँ न, त्यो के औषधि भन्नाले त्यो हुन्छ नि पिना एउटा, त्यो लिएर गएर यसो सानो सानो खोला छुनेर त्यही लिएर आउँछ, हामीले नि यसो मिलेर साथीभाइहरू मिल्यो भने भेटाइन्छ माछा पनि। धेरै माछा मार्नुहुन्छ कि भ्याकु त मार्नुहुन्छ हाम्रो भूमिकाजीले चाहिँ? माछा मार्दा कहिले काहीँ भ्याकु त भेटिन्छ। ए भाइ, भ्याकु त भेटिन्छ? हजुर हजुर। सानोमा यो माछा माछा भ्याकु त खेल्नु भएको छ कि भएन? खेल्छु भने त्यही भएको कारणले गर्दा पनि माछा समाउने बेलामा भ्याकु त भेट्नु भयो। हजुर, यसो नि त अब माछा भने ठुलै माछा रहेछ भने समाएको होइन, भ्याकु त परेछ नि, त्यहाँ पछाडि ढुङ्गामा आइया भन्ने रुदैथ्यो कि। भूमिकाजी हजुर, निकै राम्रो रमाइलो कुराकानी भयो, सम्झन सक्नुहुनेछ है त फटाफट? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, अनि टेक्निसियन विष्णु दाजुको लागि, मलाई भूमिका स्याङथान भनेर चिन्ने एट टु जेड साथीहरू र यतिखेर अर्पण एफएम मार्फत जस्ट फर इन्जोय सुनेर बस्ने तमाम श्रोताहरूको लागि हुन्छ। भूमिकाजी आइदिनु भयो, सिलिङ्गेका सम्पूर्ण हाम्रो इष्टमित्र दाजुभाइ सबैजनालाई सोधेहा भनिदिनु होला। छुट्टिन्छौँ है त, नमस्ते। भूमिका सेङतानजी आउनुभएको थियो कहाँकाट एक सिलिङ्गे मकवानपुरदेखि आउनुभएको थियो। हामी कार्यक्रमको अन्तमा पनि रहेका छौँ। विष्णु एकजना साथीले लिने ए नलिने रे, अब भोलि चाहिँ पक्कै पनि लिन्छौँ हामी, आजलाई लिन सकेनौँ, क्षमा प्राप्ति छौँ अब भने विदा हुनुपर्छ। आज एकजना मात्र साथीको सहभागिता रह्यो, सिलिङ्गेबाट आउनुभएको थियो भूमिकाजी, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पर्कमा आइदिनु भएको लागि। धेरैजना साथीले मिस कल मात्र गर्नुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेल सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धेरै आभारी रहे र दर्पण पारिरहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँको आफ्नो मान्छे दिपेन्द्र पनि छुट्टिन चाहन्छु। हस्त, नमस्कार। पैसाको सुगन्ध कुना कुना चलायौ तिमीले, जादु चलायौ तिमीले, टुना चलायौ तिमीले, पैसाको सुगन्ध कुना कुना चलायौ तिमीले, मुर्दाले पनि एक चोलीको तुना चलायौ तिमीले, जब फुल बुट्टे चोलीको तुना चलायौ तिमीले, जब फुल बुट्टे चोलीको तुना चलायौ तिमीले, जब फुल बुट्टे चोलीको तुना चलायौ तिमीले। हंगामा भो कसम, हंगामा भो, हंगामा भो। फुल्यो गुरासा